लागि सुनो हजुरा नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने र गायन प्रतिभाको खोजी गर्ने हाम्रो शान यो हो कार्यक्रम लोक आँगन। हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नु होला। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक आगन। हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम लोकागनको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र र सँगै म छु तपाईँकै मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ रेडियो अर्पण 104.5 MHz सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np विश्वभरकै साथ सुनिराख्नु भएको छ कार्यक्रम लोकगागनको यो उपसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचारपछि करिब करिब 5 बजेसम्म यो बसाई बस्नको लागि आउने गर्छौँ। आज पनि आएका छौँ पक्कै पनि तपाईँले आज हामीलाई साथ दिनुहुनेछ 056-5363-32 अनि 5363-33 को बाटो बिल्कुलै खुल्ला गरिसकेका छौँ हामीले र यो बाटो आएर तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका त्यो मौका तपाईँले उपलब्ध गराउनेछौँ। आफ्नो मौकाको लागि आफूसँग त्यो कला छ गला छ कहाँ गएर देखाउने भनेर सोचिराख्नु भएको छ भने तपाईँकै लागि भनेर कार्यक्रम लोकगागनको उपसायलाई लिएर हामीले विगतका दिनदेखि आइराखेका छौँ 056-5363-32 अनि 5363-33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र हाम्रै गाउँ हाम्रै पाखा पखेरामा जुन भाकाहरू गुनगुनाउँछौँ हामी चाहे मेलापात जाँदा होस् चाहे जात्रामा जाँदा होस् चाहे विभिन्न किसिमको कार्यक्रमहरूमा जाँदा होस् सांस्कृतिक कार्यक्रममा होस् हामी लोक भाकाहरूलाई असाध्यै माया गर्छौँ मनमुटुमा छुन्छ त्यो भाकाहरूले तपाईँ पनि गाउन चाहनुहुन्छ 056-5363-32 को बाटो भएर तपाईँ आउँदै गर्नुहोला। एकैछिन एउटा भाका सुन्छौँ सुरुवातमा त्यसपछि तपाईँका फोन कलहरूलाई हामी लिनेछौँ 056-5363-32 अनि 5363-33 को बाटो भएर आउँदै गर्नुहोला। Thank you. मारी यो मिठो भाका सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगानको यो प्रसारणलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। विशुद्ध लोक भाकाको कार्यक्रम तपाईँसँग त्यो गाउने कला छ गला छ भने आउनुहोला 056-5363-32 बाटो भएर त्यसै गरी 33 बाटो भएर पनि तपाईँ आउन सक्नुहुनेछ। दुईवटा फोन लाइन तपाईँको लागि हामीले खुल्ला गरेका छौँ 056-5363-32 अनि 563-33 बाटो भएर तपाईँ व्यवसायसम्म आउन सक्नुहुनेछ। व्यवसायमा आएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट एउटा आकर्षक पुरस्कार सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। हाम्रै गाउँ हाम्रै पाखा पखेरामा हामी जुन भाकाहरू गाउँछौँ हाम्रो त्यो लोक भाकाहरूलाई लोक संस्कृतिलाई जगेर्ने गर्ने खालको भाकाहरूलाई हामी गाउँछौँ। तपाईँ गाउनुहुन्छ म पनि गाउँछु र तपाईँको त्यो कला अनि गलालाई तपाईँको त्यो स्वरलाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जमर्को पनि रहनेछ र मलाई तपाईँको यो रेडियो सेटसम्म साथ दिनको निम्ति स्वर पुर्याउनको निम्ति आवाज पुर्याउन साथ दिइराख्नु भएको छ दर्पण पारी बसेर राजले अनि बोलिराख्ने आवाज तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको हो र 056-5363-32 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। 32 अनि 33 लाइन बिल्कुलै खुल्ला गरिराखेका छौँ हामीले र कार्यक्रममा हामी लिएर आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचारपछि करिब करिब 5 बजीसम्मको यो बसाइँ बस्नको लागि आउने गर्छौँ र तपाईँले हामीलाई विगतका दिनदेखि नै साथ दिएर आइराख्नु भएको छ। तपाईँसँग त्यो कला छ त्यो गला छ गाउन चाहनुहुन्छ भने 056-5363-32 अनि 563-33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। आज अलिकति फोन लाइनमा डिस्टर्ब पनि आइराखेको छ र त्यही भएको कारणले गर्दा पनि कतिजना साथीहरूको फोन लाइनलाई हामीले उठाउन सकिराखेको अवस्था छैनौँ र 056-5363-32 अनि 5363333 प्रयास गर्दै गर्नुहोस्। 056-5363-332 अनि 33 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। र कार्यक्रम लोकगायनको उपसायमा रहेर हामी लोकगीतलाई गाउँछौँ। लोक संस्कृतिलाई जगेर्न गर्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई विगतका दिनदेखि नै तपाईँ समक्ष लिएर आइराखेका छौँ। र कार्यक्रममा आएर राम्रोसँग गुनगुनाउनु हुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ। विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट एउटा आकर्षक पुरस्कार, सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तपाईँको त्यो स्वरलाई, तपाईँको त्यो गलालाई अलिकति भए पनि सङ्गीतबद्ध गराउने मेरो जम्मर्को पनि रहनेछ। 056-5363332 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। हामी तपाईँसँग रहिराखेका छौँ कार्यक्रम लोकगायनको बसाई लिएर तपाईँ समक्ष आउँछौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचारपछि करिब करिब 5 बजेसम्म यो बसाई बस्नको लागि आउने गर्छौँ। एउटा भाका सुन्छौँ फेरि पनि र 056-5363332 अनि 33 को बाटो हुँदै तपाईँ आउँदै गर्नुहोला। दिल मेरो चोरी लागे गाउँकी नानीले, गाउँकी नानी दिल मेरो चोरी लागे गाउँकी नानीले, दिनमा भोक लाउँछ न रातमा नि लाउँछ, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले। दिल मेरो चोरी लागे गाउँकी नानीले, गाउँकी नानी दिल मेरो चोरी लागे गाउँकी नानीले, दिनमा भोक लाउँछ न रातमा नि लाउँछ, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले, हैरानै पारेका छ मेरी सानीले। गाउँ घर

सपना सबै हुरीले के सपना उडाए हुरीले के हुनु नि कोरिया जाने सपना कर्म नगरी फलको आशा गरेर भएन नि मित्र कोरियन भाषामा पोख्त बने पो कोरिया जान पाइन्छ टच स्काईमा गए कोरियन भाषामा पोख्त भइन्छ एक दशक कोरिया बसेर आउनु भएका दक्ष शिक्षकबाट कोरियन भाषा सिकाइने प्रोजेक्टरको सुविधा सहित अडियो भिजुअल कक्षा सञ्चालन हुने नमुना प्रश्न पत्रद्वारा हप्तै पछि परीक्षा लिइने टच स्काई इन्टरनेसनल एजुकेसनमा कोरियन भाषा सिकी कोरिया जाने सपना साकार पार्नुहोस् सम्पर्क टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर दुई टाढी ओम साईराम अस्पताल भवनको तेस्रो तल्ला फोन नम्बर 0556505 मोबाइल 9845705 एकैछिनको व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोकगागनको यो वर्षायलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम लोकगागनको वर्षायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचारपछि करिब करिब 5 बजीसम्म यो बसाई बस्नको लागि आउने गर्छौँ र प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ मिलिराखेको छ राजको र बोलिराख्ने आवाज हो तपाईँको आफ्नै मान्छे म दिपेन्द्रको र 056-5363-332 अनि 5363-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ विशुद्ध लोकभाकाको बसाई हो लोकभाकाहरू गाउँछौँ हामी यो बसाईमा रहेर आज अलिकति फोन लाइनमा डिस्टर्ब भइराखेको छ अलिकति समस्या पनि बढिराखेको छ तर केही छैन प्रयास गर्नुहोस् 056-5363-332 अनि 5363-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र आजले मिलाउने कोसिस गरिराख्नु भएको छ अघि नैदेखि नै अलिकति प्राविधिक गडबडी भइराखेको छ आज फोन लाइनमा पनि डिस्टर्ब भइराखेको छ त्यही कारण गर्दा राजले मिलाउने कोसिस गरिराख्नु भएको छ 056-5363-332 अनि 5363-333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ र कार्यक्रम भएर राम्रोसँग गुनगुनाउनुहुने साथीहरू मध्येबाट हामी एकजनालाई विजेता पनि बनाउनेछौँ विजेताले पाउनुहुनेछ रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट एउटा आकर्षक पुरस्कार सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपाउने मौका पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ 4:40 गइसकेको अवस्था रहेको कोही साथी आउनु भएको छ राजको संकेत म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि बोल्नु भयो हजुर तपाईँको भोइस अलि सानो आइराखेको छ है अलि चर्को स्वरले बोलिदिनु ल के भन्नुभयो नाम स्वस्तिका भुषाल रोसिका के गर्नुहुन्छ हाम्रो रोसिकाजीले एसएलसी दिएको है अनि कस्तो गर्नुभएको थियो एसएलसी रिजल्ट कस्तो आउने अपेक्षा गर्नुभएको छ रिजल्ट आएपछि थाहा हुन्छ है राम्रो नतिजा होस् हाम्रो तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है ल कार्यक्रममा आउनु भएको छ कुन भएको गाउनुहुन्छ आज हुन्छ सुरु गरौँ है त हुन्छ सुरु गर्नुहोस् Thank you. रोसिकाजी गाउने कोसिस गर्नुभयो, निकै खुसी लाग्यो। फेरि फेरि आउँदै गर्नु होला छुट्टी है त। नमस्ते रोसिका भुजेल लाउनु भएको थियो टाढीबाट, 056-5363-332 को बाटो अनि 33 को बाटो बिल्कुलै तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। यसै गरी तपाईँ पनि गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नु 056-5363-332 अनि 5363-333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, राजको सङ्केत मिलिराखेको छ मलाई। कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते, कहाँ बोल्नुभयो? वीरेन्द्रनगरबाट तिलक सापकोटा। हजुर के छ तिलकजीको हालखबर? ठिकै छ, खाजा खानुभयो है? हजुर भर्खर खाएको। अनि हाम्रो तिलकजीले के गर्नुहुन्छ रे? बसी बसा हो है। हजुर कुन भाका गाउनुहुन्छ आज? चौरी गाईको दुध। हुन्छ सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस्। चौरी गाईको दुध नखाइ नखाइ सेलायो नजाने टिकेलायो, चौरी गाईको दुध नखाइ नखाइ सेलायो नजाने टिकेलायो, जता जता माया मेरी पाइला मेरो त्यतै, जता जता माया मेरी पाइला मेरो त्यतै, सँगै हुन खोज्छ मनले तर हुन भेटै, हिँड माया सँगै हिँड माया सँगै, हिँड बाटो काटिन्छ मिले जो भन्छ दिन्छ, हिँड माया सँगै हिँड बाटो काटिन्छ मिले जो भन्छ दिन्छ, हिँड माया सँगै हिँड बाटो काटिन्छ मिले जो भन्छ दिन्छ, आगि आगि घाम राजा पछि छाया रानी, आगि आगि घाम राजा पछि छाया रानी, सँगै यात्रा गर्न पाउने मानिरहेछु भाग्य मानी, भेट भयो आज भेट भयो आज, दिन्थे दिए त्यो मन मैले दिन्थे जुवाना, भेट भयो आज दिन्थे दिए त्यो मन मैले दिन्थे जुवाना। तिलकजी निकै सुन्दर तरिकाले गाउनु भएको छ, रेडियोसँगै रहनु होला छुट्टी है त। नमस्ते। तिलक सपकोट आउनु भएको थियो वीरेन्द्रनगरदेखि, 056-5363-332 अनि 5363-333 को बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रम लोकआगनको व्यवसायलाई लिएर हामी आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी 4 बजेको अर्पण समाचारपछि करिब करिब 5 बजीसम्म यो व्यवसाय बस्नको लागि आउने गर्छौँ। 4:42 गइराखेको अवस्था छ यो समयमा र हामीसँग केही समय मात्र बाँकी छ। राजको सङ्केतको साथी आउनु भएको हो, राज उहाँलाई पनि स्वागत गर्छु म। हजुर नमस्ते। नमस्ते हजुर। नमस्कार नमस्कार, कहाँदेखिको बोल्नुभयो? म कोराकबाट श्रीराम चेपाङ। हजुर कोराकबाट श्रीराम चेपाङ। सिर्जन चेपाङ भन्नुभयो? हजुर। के गर्नुहुन्छ हाम्रो सिर्जनजीले? बसी बसा हो है। हजुर अनि कोराकतिर के छ नयाँ नौलो कोराकतिरको चाहिँ? यस्तै हो, हिजोतिर पानी परेको थियो, आज पानी परेको थियो है। कति नम्बर वार्डबाट तपाईँ कोराको? हजुर 4 हो। 4 नम्बरबाट है। हजुर ल, कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज? म झुन्जिम जानु चाहन्छु। हुन्छ सुरु गरौँ है त। सुरु गर्नुहोस्। ए यति तपामा त्यसी जाडैले माते कि जाडैले हानी रन्त नगरको बाडैले माया जलबुन्छु म सृजनजी निकै सुन्दर तरिकाले गाउनुभयो, कार्यक्रम आइदिनु भयो, निकै खुसी लाग्यो। फेरि फेरि आउँदै गर्नुहोस् होला है त, छुट्टिन्छौँ ग्यारे। नमस्ते। नमस्ते। सृजन चेपाङ आउनु भएको थियो कोराकबाट, कोही साथी फेरि आउनु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हजुर नमस्ते। नमस्ते। कहाँदेखिको बोल्नुभयो? काउलेबाट, शर्मिला गुरुङ। पबिना गुरुङ काउलेबाट है? शर्मिला गुरुङ। शर्मिला हजुर, के गर्नुहुन्छ हाम्रो शर्मिलाजीले? बसी बसाई मात्रै गर्नुहुन्छ हजुर। अनि काउलेतिरको खबर चाहिँ के छ, सुनाउनुहोस्। सबै ठिकै छ। सबै ठिकै छ। पानी पऱ्यो कि नै त्यता? पानी परेको थियो हिजो। हिजो परेको थियो, आज परेन है? आज चाहिँ घाम मजाले लाग्यो होला पक्कै पनि। कार्यक्रम आउनु भएको छ, कुन भाक गाउनुहुन्छ आज शर्मिलाजीले? आज मैले पुरानो भाका गोर्खा कालिका। गोर्खा कालिका ल सुरु गरौँ है त। हुन्छ हुन्छ, सुरु गर्नुहोस्। भारी भाषा आफैलाइयो जान, आफैलाइयो जान, भो भो मेरो निरजाले नगर बयान गोर्खा कालिका, कता होला निरजाले यो जोबान सम्हाल्ने दिलको मालिका, आफैलाई यो जान, आफैलाई यो जान, भो भो मेरो निरजाले देखि जो पानी हाम फाल्ने, जो पानी हाम फाल्ने, कोही पाए नानी राजाले यो जोबान सम्हाल्ने गोर्खा कालिका, कता होला नी राजाले यो जोबान सम्हाल्ने दिलको मालिका, आफैलाई यो जान, आफैलाई यो जान, भो भो मेरो निरजाले नगर बयान गोर्खा कालिका, कता होला निरजाले यो जोबान सम्हाल्ने दिलको मालिका, कता होला निरजाले यो जोबान सम्हाल्ने दिलको मालिका। शर्मिलाजी निकै सुन्दर तरिकाले गाउनुभयो, रेडियो सँगै रहनुहोला, छुट्टिन्छौँ है त। नमस्ते। शर्मिला गुरुङ काउलेदेखि आउनु भएको थियो, निकै सुन्दर तरिकाले गाउनु भएको थियो उहाँले। र तपाईँ पनि यसरी नै गाउन चाहनुहुन्छ भने फटाफट फोन गर्नुहोस्, 056-5363-32 अनि 5363-33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। प्रविधिमा रहेर मलाई साथ मिलिराखेको छ राजको, र बोलिराख्ने यो आवाज हो तपाईँको आफ्नै मान्छे, म दिपेन्द्रको। कोही साथी फेरि आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्ते। हेलो। हजुर नमस्ते। नमस्कार हजुर, नमस्कार। कहाँदेखिको बोल्नुभयो? म रसौलीदेखि हो सर। रसौलीबाट तपाईँको शुभ नाम? कमल थापा। कमल थापा हजुर, के गर्नुहुन्छ कमलजीले? ब्यारेकमा हो है? हजुर। अनि ब्यारेकतिरको खबर चाहिँ के छ नयाँ नौलो? ठिकै छ, गर्मी छ, पानी पर्दैछ सिजनतिर है। भनेपछि गर्मी पनि छ, अब पानी पनि परिराखेको छ है? हजुर, पानी नपाउने अलि गाह्रो छ गाह्रो त के गर्ने, यस्तै छ नेपालको हालत पनि होइन। ल कार्यक्रममा आउनु भएको छ, कुन भएको गाउनुहुन्छ आज? ल सुरु गरौँ है त। हुन्छ सुरु गर्नुहोस्। ए तिमीमा घाम रातिमा जुनी देखे बत्तिसी लक्ष्मी माया, खै गुनी देखे बिग्रेको छ मनै, बिग्रेको छ मनै, ओठै राम्रो पान पाते मोतीको रूपै राम्रो धानै, राति देखे बत्तिसी लक्ष्मी माया, खै देखे बिग्रेको छ मनै, बिग्रेको छ मनै, ओठै राम्रो पान पाते मोरीको रूपै राम्रो धानै। कमलजी हजुर, गाउने कोसिस गर्नुभयो, खुसी लाग्यो, फेरि फेरि आउँदै गर्नुहोला, माया चाहिँ नमार्नुहोस् है त, छुट्टिन्छौँ। नमस्ते। कमल थापा आउनुभएको थियो रसौलीबाट, 0556 5363 अनि 33 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। हामीसँग थोरै समय मात्रै बाँकी छ, अब राजले पनि एकैछिनपछि दिदा माग्नुपर्छ। दिपेन्द्र, थोरै साथीहरूलाई, एक दुईजना साथीहरूलाई मात्रै भित्र पस्न सक्छौँ, पसाउन सक्छौँ हामीले भनिराख्नु भएको छ। उतापट्टि बसेर हाँसिराख्नु भएको छ मुसु मुसु। तपाईँ पनि आउन सक्नुहुनेछ 0556 5363 अनि 5363 33 बाटो भएर। कोही साथी आउने तर्खर गरिराख्नु भएको छ, राज आउनु भएको छैन, अब भने बिदा माग्नुपर्छ भनिराख्नु भएको छ राजले, अब भने बिदा माग्नुपर्छ। र आज जम्मा जम्मी पाँचजना साथीहरूको सहभागिता रह्यो। टाँडीबाट आउनु भएको थियो रोसिका अभुजेल, अनि तिलक सापकोटा वीरेन्द्रनगरबाट, रिजन चेपाङ कोराकबाट, शर्मिला गुरुङ आउनुभएको थियो काउलेबाट, र कमल थापा आउनुभएको थियो रसौलीबाट। यो पाँचजना साथीहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउने जमर्को गरिराखेका छौँ। एकैछिन पृष्ठभूमिमा बजिराखेको यो लोक भाकालाई जोड्छु, त्यसपछि आजको विजेता साथीको नामावली लिएर हामी उपस्थित हुनेछौँ। चौ मटर गर्दिन चिन्जानी घर त पला चाहिँ, ए घर त पला चाहिँ, नम्बरी ड्राइभरलाई भन्छौ खलासी, रामे छ कि रहेछौ निशानी, चढ्छौ मटर गर्दिन चिन्जानी घर त पला चाहिँ, ए घर त पला चाहिँ, नम्बरी ड्राइभरलाई भन्छौ खलासी, नम्बरी ड्राइभरलाई भन्छौ खलासी। घर त पलासे, नम्बरे ड्राइभरलाई भन्छु खलासे, यस्तै भाका तपाईँ माझ राखेँ मैले। 0556 5363 अनि 5363 33 भने अब फोन नगर्नुहोला, समय सकिसकेको छ। र आज जम्मा जम्मी पाँचजना साथीहरूको सहभागिता रहेको थियो। टाँडीबाट रोसिका बुजेल, तिलक सापकोटा वीरेन्द्रनगरबाट, सिर्जन चेपाङ कोराकबाट, शर्मिला गुरुङ आउनुभएको थियो काउलेबाट, कमल थापा रसौलीबाट। तपाईँ सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आजको विजेता बन्न सफल हुनुभएको छ। काउलेबाट आउनुभएको थियो शर्मिला गुरुङ, र निकै सुन्दर तरिकाले गाउनु भएको थियो, उहाँले पुरानो भाका गाउनु भएको थियो, र तपाईँलाई बधाई छ, तपाईँले जित्नु भएको छ। रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट एउटा आकर्षक पुरस्कार, सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले जित्नु भएको छ। आफ्नो पुरस्कारका लागि आफ्नो आइडेन्टिटी कार्डको फोटोकपी सहित एक हप्ताभित्रमा रेडियो अर्पणको कार्यालयमा सम्पर्क राख्नुहोला भन्न चाहन्छु। र अर्को हप्ता यसै स्टुडियोमा आएर गाउनको निम्ति शनिबार 3:30 तपाईँ उपस्थित भइदिनको निम्ति पनि अनुरोध गर्दै, यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। रेडियोमा, इन्टरनेटमा, जस्तो जहाँ सुकै रहेर पनि तपाईँले मलाई सुनेर साथ दिनुभयो, तपाईँ सबैप्रति आभारी रहे। र फोन गर्नुहुने तपाईँ सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। आज कतिजनाको फोन लागेन, नरिसाउनुहोला, आज अलिकति फोनमा समस्या थियो, र त्यही कारण गर्दा पनि तपाईँसँग धेरैजनासँग कुराकानी गर्न सकेनौँ। र अर्को हप्ता अवश्य पनि तपाईँसँगको भलाकुसारी हामी जोड्ने जमर्को गर्नेछौँ। र यतिन्जेल सुनेर साथ दिनुभयो, पुनः एकपटक तपाईँलाई धन्यवाद दिन चाहन्छु। र आजको विजेता मित्र शर्मिला गुरुङलाई पनि एकपटक धन्यवाद दिँदै, प्रविधिमा रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने दर्पण पारीका मित्र राज पौडेललाई पनि धेरै धेरै धन्यवाद दिँदै, तपाईँकै मित्र म दिपेन्द्र पनि भोलि बिहान 9 बजेपछि पुनः भेट्ने बाचासहित छुट्टिन्छु। हस्त, नमस्कार।